झाडा बसता दिसो लागला अल्ली नाजिक सर, अल्ली नाजिक सर कान्छी अल्ली नाजिक सर, अंगालो ¡Gracias! गालोमा बेरेर मन पुरा गर मन मेरो खाको छ गालोमै मेरो मुझै भएको छ टाढा बस्दा चिसो लाग्ला अलि नजिक सर अलि नजिक सर कान्छी अलि नजिक सर अङ्गालोमा बेरेर विकास डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ डोटी जिल्लाको शिखर नगरपालिका छ पसनालीमा जन्मनुभएका गायक बलराम बिसीको निकै मिठो लोकदोहोरी गीत अल्ली नजिक सर स्वर बलराम बिसी सृष्टि सरगम शब्द रामजी परियार लय दीपक मौनी सहयोगीमा नानु गुरुङ पदम बरविजय नरेश बिक खगेन्द्र सिंह सम्झनामा प्यारी मनु छोरा सुशान्त पदम बिक बाजी बिक लोकेन्द्र भिजन कृष्ण बिक सपना थापा कृष्ण मेजार प्रबन्धक देउडा बिरु नेपाली सम्पर्क 0091975474354